بسم الله الرحمن الرحيم، نحمده ونصلي على رسوله الكريم، أما بعد، أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم، ألف لام ميم ذلك الكتاب لا ريب فيه هدى للمتقين الذين يؤمنون بالغيب ويقيمون الصلاة ومما رزقناهم ينفقون. دوستو، بزرگوں، عزیزوں، آیا تو ہوں میں صبح سے، لیکن کتاب دیکھنے کا موقع ہوگا زیادہ نہیں ملتا ہے اتنے لوگوں میں، وہاں تو کچھ موقع بھی مل جاتا ہے، یہاں تو ہر وقت 10 آدمی 20 آدمی آتے ہی جاتے رہتے ہیں، جو کتاب دیکھنے کا موقع جب رہتا ہے تو ذرا بصیرت سے آدمی بیان کرتا ہے، بصیرت. حضرت ہمارے ماں شاہ رسول اللہ صاحب کے یہاں آتے تھے، اور مائدار لوگ دیوبند علامہ بھی آتے تھے، تو کتابیں تھے لیکن دیکھ رہے تھے اکثر رسالہ کو شہریہ سناتے تھے، آخر علوم سناتے تھے. آپ لوگوں سے بتا رہا ہوں، یہ کتابیں ہیں دیکھ کے سنانے والی، رحمانی تو ہر وقت کے سامنے پیش نظر نہیں رہتی تھی. رحمانی حضرت بات حامی کیا بھی رحمانی کا خاص درجہ تھا، چاہتے بیان قرآن نے روحانی سے رحمانی سے بہت نقل کیا ہے. اسی طریقے سے حضرت شاہ رسول اللہ صلی اللہ علیہ وسلم نے بھی برابر رحمانی سے سنایا کرتے تھے. ایک بات یاد آ گئی، اس وجہ سے بیان کرتا ہوں. جہاں اسلام المسلمین کا ایک جلسہ ہوتا ہے 80-90 سال سے، بڑے بڑے علماء آئے، حضرت بھی کبھی کبھی گئے بیان کرتے ہیں. عام طور سے بڑے علماء وہی بلائے جاتے ہیں، لیکن حضرت کا ایک مزاج تھا اخیر میں بہت زیادہ، کہ امت کو اگر بیدار کیا جا سکتا ہے، علامہ اقبال نے صاف بیان کیا ہوا، وہ جنت اور دوزخ کا بیان ہے. اور ایک بات، علماء کو اگر ابھارا جا سکتا ہے تاکہ وہ امت کو ابھارے، حضرت ماں عالمیہ سے جو بہت مشہور جلسہ ہوتا ہے اصلاح المسلمین 80-90 سال کے آتا ہے، مولانا ہمیں سامنے کی بات ہے، حضرت ماں عالمیہ سے پوچھا جو جانے لگے مل کر کے، کچھ مقتدا پیشوا حضرت ہی تھی اس وقت، تو مولانا نے کہا کہ حضرت کیا میں بیان کروں گا، کہا جنت اور دوزخ کے متعلق بیان کیجیے گا. مولانا علی بیان کہا حضرت ہمارے پاس تو مواد ہی نہیں کچھ. بڑا علی میں نے کہا کہ ہمارے پاس تو مواد ہی نہیں جنت اور دوزخ ہوتے. وہ فن اٹھے، الماری تھی، روح ماری نکالا اور جنت اور دوزخ کی ہماری کتنی آیتیں پڑھے سنا دیے فوراً، جسے مانتے پڑھے دیکھے دے گا، کہا اسی پہ جا کے بیان کیجیے. چنانچہ جنت اور دوزخ کی آیتیں اور کیا سب ہے کچھ یاد کیا مولانا نے، اور جا کے بہت اچھی طریقے بہت بہت جلسہ ہوتا ہے بہت جلسہ. تو کچھ یہی بات مجھے یاد آئی کہ اللہ تعالیٰ نے قرآن پاک کو نازل فرمایا ہے، اس میں جنت اور دوزخ کا بہت ذکر فرمایا ہے. تو ہمارے حضرت کی تحقیق بیان نہیں کرتے تھے، جب اللہ تعالیٰ نے اپنے بندوں کے لیے سب سے پہلے جنت اور دوزخ کی آیات کو نازل فرمایا ہے، پھر ہم لوگ کون ہوتے ہیں کہ اس کو ترک کر دیں؟ واضح سکھا دیتے ہیں. آپ لوگ مضامین جو بیان کرتے ہیں جنت اور دوزخ کے علاوہ بہت، چنانچہ ہمارا ابو رفا صاحب سے حضرت نے کہا، مجھے کہا اور حضرت کہا ہم لوگ پاس حضرت مواد ہی نہیں اس کا، مانا نے کہا. تو فرمایا اٹھے اور الماری کھولا، اتنے جلدی جی جنت اور دوزخ کی آیتوں پر سنا دیا، مجھے تعجب ہوتا ہے کب دیکھا تھا اس کو حضرت نے، لیکن جانتے ہیں. تو اللہ تعالیٰ نے اصلاح کے لیے قرآن پاک کو راضی فرمایا ہے. رسول اللہ صلی اللہ علیہ وسلم نے اصل اور بنیاد اصلاح کی قرآن پاک کو رکھا ہے. ان لفظ قرآن پاک کی طرف خاص توجہ کی ضرورت ہے تمام علماء کو بھی وعظ و نصیحت اسی سے کرنا زیادہ مناسب ہے. کتاب اللہ و سنت رسول اللہ یہ دونوں چیزیں کافی ہیں ہمارا بیان کے لیے کافی ہیں. ایک آیت کافی ہے ایک حدیث کافی ہے بیان کرنے کی ضرورت ہے. اللہ تعالی ہم سب لوگوں کو امر بالمعروف نہیں منکر کرنے کی توفیق مرحمت فرمائے. حضرت کیا ہمارے طریقہ تھا مسجد جب جاتے تھے تو اس میں بھی امر بالمعروف نہیں منکر کا کوئی لڑکا جھگڑ رہا ہے بھائی بتاؤ کوئی کہتے ہی جاتے تھے. مسجد میں گئے اس میں بھی کبھی میں نے نہیں دیکھا کہ امر بالمعروف نہیں منکر میں کوتاہی فرمائی ہو دیتے تھے. اللہ تعالیٰ ہم سب لوگوں کو یہ دائیہ اور جذبہ پیدا فرما دیں کہ خود اپنی اصلاح بھی اور اپنے بھائیوں کی اصلاح کی بھی فکر کریں. کچھ نہیں کر سکتے فکر تو کر سکتے ہیں. اس بنا پر علماء جب آتے تھے تو بہت زیادہ ان کی طرف متوجہ فرماتے تھے. بہت علماء جب آتے خوش بھی ہو جاتے تھے کیونکہ علماء کے اپیل میں بہت زیادہ رجوعات ہیں. علامہ بھی تشریف لے گئے قاضی تیجی صاحب تو جاتے ہی تھے سب کو سامنے وہی باتیں سنایا کرتے تھے. اس بنا پر میرے دوست بزرگوں میں ذہن میں نہیں تھے معلوم تو آپ کو دیکھنے کے بعد ماشاء اللہ علماء بھی بہت ہیں اور حضرت کی پوری صحیح تھی کوشش تھی کہ علماء بیان کریں امر بالمعروف نہی منکر کا اہتمام کریں اور جب تک کچھ کرنا نہیں ان کو چین آنا چاہیے. یہ دونوں چیزیں امر بالمعروف اور نہی عن المنکر علامہ ابراہیم علیاوی تشریف لائے گا ان سے بھی کچھ بہرحال امر بالمعروف نہی منکر ہم سب لوگوں کا وظیفہ ہے. کچھ نہ کچھ اس کا اہتمام ہونا چاہیے گھر میں بھی ہونا چاہیے باہر بھی ہونا چاہیے پڑوس بھی ہونا چاہیے ہر چیز میں دباداری جائز نہیں ہے. کتاب و سنت حضرت کا ہمارا معمول تھا جب مسجد میں تشریف لے جاتے تھے تو ظاہر ہے کہ آج کے حکمت لوگ کھڑے ہو جاتے تھے کہ نا یہ گھر اللہ کا گھر ہے اس میں غیر اللہ کی تعظیم نہیں ہونی چاہیے. ڈاک بھرکائی ہی بتاتی تھی ایک مستقل معاملہ ہی یہ رہتا تھا ہر وقت. ہم لوگ رہتے ہیں دیہات میں رہنے والے ہیں کوپا میں جو ہے وہ کسوار دیکھا ہوگا تو وہاں سے آتے آتے زہر کا وقت ہو جاتا تھا. زہر کی نماز کے بعد فوراً حضرت رسول ملنا چاہتے تھے کہ ابھی تم آئے ہو سنت پڑھ لو تم ملو اور اس پر منعقد کرتے تھے کہ نہیں ایسا نہیں ہونا چاہیے ہے کہ نماز روزے میں کوتاہی کرتے ہوئے مسافر کے لیے دوڑو. یہ سب چیزیں تھیں اسلائی جس کو تمام علماء نے پسند کیا کہیں کسی نے اعتراض حضرت پر نہیں کیا ہے. حضرت سخت بھی تھے سخت باتیں بھی کہتے تھے امر بھی معروف نہیں منکر کی پوری پوری باتیں ہر وقت کہتے ہیں. اہلو میں لکھا ہے علامہ نے ہے کہ امر بالمعروف نہیں منکر کا باب بند ہو رہا ہے. اس وجہ سے علماء کی ذمہ داری ہے کہ جہاں تک ہو سکے رفق کے ساتھ رفق ہو علم ہو رفق ہو خلوص ہو دعوت کے لیے تین چیزوں میں ہے. ایک تو علم صحیح ہونا چاہیے دوسرے رفق ہونا چاہیے نرمی کو حاصل کہتے ہیں لکھا ہے امام غزالی نے کہ رفق کے بھی مواقع ہیں رفق والے نرمی رفق کے بھی مواقع ہیں اور سختی کے بھی مواقع ہیں دونوں کے مواقع ہیں. اور کہا جو کر سکے دونوں میں فرق تو اس کو وہی کرنا چاہیے اور جس کے درمیان فرق ہی نہیں اس کو معلوم کون ڈریف میں کیا ہے تو اس کو خاموشی رہنا چاہیے وہ نہیں کرنا چاہیے. اللہ تعالیٰ ہم سب لوگوں کو اپنے بزرگوں کی تعلیم دن رات اللہ میں گئے ان کے سامنے باتیں یہ نہیں کہ کسی سامنے ہم لوگ ہیں طلبہ سے جو پڑھاتے تھے اسی میں چاہے کوئی جائے بھائی صاحب وغیرہ تشریف وغیرہ بیٹھتے تھے سب تو واقعی لوگوں نے ان کو مان لیا تھا اللہ تعالیٰ نے حضرت کی کیونکہ عام علماء ان کی باتوں کو تسلیم کرتے تھے مانتے تھے اور زیادہ ایک بیاس تھی ان کی اسی کو لے کر کھول کے سناتے بھی تھے. یہی ضروری بہرحال میں جو بیٹھا ہوں इसको लेकर के इसी से कुछ सुनाऊंगा, और ये मेरे लिए नई बात नहीं है, मैं तो हजरत को देखते ही आ रहा हूँ। अल्लामा तशरीफ गए, उनको भी काली साहब जाते थे, उनको भी भाई काफ़ी रहती थी, सुनाया करते थे। अल्लाह ताला हम सब लोगों को सही तरीके से दीन को फैलाने की इशाअत की तौफीक बरकत फरमाए। उम्मत मोहताज है, अमल बिन मालूम को नहीं मुन करके उम्मत मोहताज है, कुछ नहीं मालूम है, कुछ भी नहीं मालूम है। सलाम कलाम मुसाफा की भी तमीज़ बाकी नहीं रही है। इस बिना पर हमारी जिम्मेदारी है कि जहाँ तक हो सके उसके लिए सख्ती, सख्ती तो नहीं है, उर्फ नहीं है, कहते लिक्विड मिशन मौाक़े, हर चीज़ के लिए मौाक़े होते हैं, रिफ के भी मौाक़े हैं और उर्फ के भी मौाक़े हैं। रिफ मैं नरमी, नरमी के भी मौाक़े हैं और गिलत यानी सख्ती के भी मौाक़े हैं। जो शख्स दोनों में तमीज कर सके तो रिफ की जगह पर रिफ की तैयार करें और गिलत की जगह पर गिलत यानी सख्ती। लेकिन फरमाया इमाम गज़ाली ने, मगर मैं कहता हूँ कि जहाँ मामला पेचीदा हो जाए यहाँ क्या करना चाहिए, रिफ करना चाहिए बताया जाए। तो फरमाया मेरे नतीजे है रिफ को मुतय्यन करना चाहिए, क्योंकि रिफ से अगर कोई नुकसान होगा नरमी से है तो वो काबू में रहेगा, और गिलत की वजह से अगर कोई फंसा दूंगा फिर कोई उसको रोक नहीं सकता। इस बना पर इन चीज़ों की चीज़ें बहुत प्यार की जाती हैं और करना चाहिए, ताकि उलमा भी समझें कि हर चीज़ के हुदूद हैं, उन हुदूद के अंदर रखते हुए काम करना। अल्लाह हम सबको तौफीक दे। मदारिस इसीलिए है कि हुदूद जो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने कायम फरमाए हैं उन हुदूद की रियायत से अमर बिन मालूम नहीं मुनकर को करना चाहिए, ज़रूरी है। अल्लाह ताला हम सबको इसकी तौफीक दे। तो जिमन बात आ गई तो उसी बात से सुना देता हूँ। की तारीफ, जोर की तारीफ, फरमाते हैं क्या जहद फ़क़्दिल माल, कहते जोर लैसा जोर फ़क़्दिल माल, जोर माल के ख़त्म होने का नाम नहीं है, माल के न रहने का जोर नाम नहीं है। अच्छा जोर जोर कहते हैं फ़क़्दिल माल, वही नंबर जोर फ़रागुल क़ल्ब मिन्हु, जोर जो है कल्ब को फारिग करना है दुनिया उमूर से, ये जोर है, यानी बिल्कुल कंगाल हो जाना 100 रुपये पैसा, ये जोर नहीं है। जोर है कि नहीं है उसके बावजूद वो अमीर है, और बहुत से ऐसे लोग हैं सब कुछ है उसके बावजूद जोर नहीं उनको आती है। बहरा ये फरमाते हैं वलकत कान सुलेमान अलैहिस्सलाम, सुलेमान अलैहिस्सलाम क्या थे, जाहिद थे कि नहीं, वो इतने बड़े बादशाह थे, कभी जानते हैं सुलेमान का, लेकिन उनको जाहिद ही कहा जा सकता है, अमीर नहीं कहा जाएगा। मालूम है कि माल जोर से निकालता नहीं है, एतदाल पर रहना ये जोर है। माल अगर है तो अगर एतदाल का आदमी है तो वो जाहिद है, उसको तो, वरना तो सुलेमान अलैहिस्सलाम कोई बादशाह थी, इतनी बड़ी बादशाह के बाद ये नहीं कहा जा सकता कि वो जाहिद नहीं थे, इतनी बड़ी हुकूमत के बाद जाहिद जाहिद थे। इस तरह अपनी चीज़ों को समझना भी बहुत ज़रूरी है। तजुर्बा उसका मैंने ये किया था, यानी जोर फुकदान माल का नाम नहीं है, जोर फुकदान माल का नाम नहीं है, बल्कि जोर नाम है माल से दिल के फारिग होने का, जोर नाम माल के दिल से। हजरत तशरीफ बम्बई लाए तो बिल्कुल दुनिया ही तुझे ही, हम लोग देहात के रहने वाले अगर भी, लेकिन ज़्यादा इसी पर बयान किया है कि जाहिद होने का मतलब ये नहीं कि माल को ख़त्म कर दिया जाए, जोर मतलब कि माल हो लेकिन उस पर नज़र ना हो, उसको सब कुछ न समझे, इतदाद के रखे, तो जोर से वो निकलेगा नहीं। यानी जोर फुकदान माल का नाम नहीं है, नहीं बल्कि जोर नाम है माल से दिल को फारिग करने का। कौन लिखा है बहुत बड़े जोर आया लू, कहते हैं जोहद दिल को माल से फारिग करो, ये है जोहद। माल हो और ये कैफियत अगर है तो उसको जाहिद कहा जाएगा, और अगर कोई बिल्कुल कंगाल है और दिन रात तो दुनिया में लगा हुआ है तो उसको जाहिद तो नहीं कहेंगे, वो नहीं कहेंगे। कहते हैं यानी जोहद फुकदान माल का नाम नहीं है, बल्कि जोहद नाम है माल से दिल को फारिग होने का। इसलिए कि सुलेमान अलैहिस्सलाम बावजूद साहिब मिल्क होने के, साहिब मुल्क होने के जाहिर थे। इस बिना पर इन चीजों को भी समझना बहुत जरूरी है। उलमा जाते थे वही वही सिदकर है, उलमा जाते जरूर ये भाषा वो कहते थे, चाहे अल्लामा हो या कारी साहब हो, सबके साथ सबसे बड़े कारी साहब वही थे। इस बिना पर बहुत ही इन बातों को बहुत ही सुनते थे और काफी ही सुनाते थे। एक बार तो काफी से कोई चीज सुना रहे थे और कोई और इबारत आ गई थी तो कारी साहब ने फरमाया, नहीं महाराज तो आदमी ने कहा क्या था, तो वो भी तो सुनाइए। वो भी तो जिंदगी भर कहते रहे, देखो तुम उन्होंने कभी नहीं कहा ये सुनाइए, हमारा फरमान तो आदमी आए तो उन्होंने बताया कि ये भी तो सुनाइए। मालूम हुआ कि किताबें हैं, हाँ इसके मुंतखबा जो उलमा लिखते हैं वो भी बहुत बड़ी जरूरत है, बहुत बड़ी जरूरत है। फरमाते हैं बेशक बेशक अमर बिल मारूफ और नहीं अनिल मुनकर का दर्जा दीन में कुतुब आजम है, उलूम लिखा है। अम्मा बाद काल अमर बिल मारूफ काल अल अमर बिल मारूफ नहीं मुनकर कुतुब आजम दीन, दीन में कुतुब आजम अमर बिल मारूफ नहीं मुनकर है। ये और जैसे काम है उतना ही है, लेकिन इसका दर्जा सबसे बड़ा है। दीन में रहते हुए अमर बिल मारूफ नहीं मुनकर से गालिब होना वह के कुतुब आजम से कफरत बरत रहा है। इस बराबर कहते हैं अलबत्त बेशक अमर बिल मारूफ नहीं मुनकर का दर्जा दीन में कुतुब आजम का है। इस अहम अमर के लिए अल्लाह ताला ने जुमला अम्बिया अलैहिस्सलाम को मबूस फरमाया है। बस अगर उसका बेसात लपेट दिया जाए, अमर बिल मारूफ के बिस्तरे को लपेट दिया जाए, दुनिया में फसाद आम हो जाएगा। लेकिन इस बराबर सभी के लिए जरूरत है कि आप अपने मकाम पर अमर बिल मारूफ नहीं मुनकर करता रहे। अब उसमें कमी जाती तरीके फर्क ये दूसरी बात है, लेकिन नफ्स अमर बिल मारूफ नहीं मुनकर जरूर करना ही चाहिए। हर आदमी को अपने नाली समझना चाहिए। देखिए अम्मा बेशक अमर बिल मारूफ और नहीं मुनकर का दर्जा दीन में कुतुब आदम, जैसे कुतुब होता है बड़ा कुतुब होता है, तो कुतुब आजम का है, नमाज वगैरह सब कुछ है, लेकिन उसके साथ साथ अमर बिल मारूफ और नहीं मुनकर भी होता रहना चाहिए। यानी सामने कुछ भी होता रहे आप न समझे न माने। कहते थे नमाज में भी हजरत जाते थे, लड़कों से कहते नमाज पढ़ते थे, यही था उनके नदी बहुत बड़ी अहम चीज थी। एकदम से गाफिल होके नहीं रहना है, काम करना है, कामयाबी तो काम से होगी न कि हुस्ने कलाम से होगी, जिक्र के इंतजाम से होगी, फिक्र के एहतमाम से होगी। बहुत पढ़ते थे, कामयाबी तो काम से होगी न कि हुस्ने कलाम से होगी, जिक्र के इंतजाम से होगी और फिक्र की फिक्र भी होना चाहिए, फिक्र के एहतमाम से होगी। अल्लाह ताला अपने बुजुर्गों की तालीमात को पेशे नजर रखने की हम सबको तौफीक बरामद करवाए। ये चीजें हर बच्चों की सुनते रहते थे, जब कोई बयान करने कहता तो वही बातें याद आ जाती हैं। इतना सुना है सुनते ही रहे, कान बन के रहे जबान नहीं बने। उनकी खिदमत में सारा साल रहे लेकिन कान बन के रहे जबान नहीं बने, जबान खोली नहीं। खुद जब वो कहते थे जस्ट समझाओ मैं क्या कह रहा हूँ, तभी खोद देते वैसे नहीं खोद देते। कामयाबी तो काम से होगी न कि हुस्ने कलाम से होगी, जिक्र के इंतजाम से होगी और फिक्र के एहतमाम से होगी। यह खारा था विषय है महातानी को, थानी को सभी को पसंद था। कामयाबी तो काम से होगी न कि हुस्ने कलाम से होगी, जिक्र के इंतजाम से होगी और फिक्र के एहतमाम। अपने नफ्स की इस्लाह बुजुर्गों के यहाँ हमारे यहाँ बहुत आते थे जमाने में, मैंने कहा देखो मैं इस्लाह नहीं करूँगा तुम्हारी, मैं नहीं कर सकता। आप जो आ रहे हैं आप ही रुकते रहते थे, बहुत बड़ा मन बात आता जानते ही, कई साल से मैं आ रहा हूँ ना, एक दो साल से। तो मैं कहता था कि भाई मैं इस्लाह नहीं कराता लेकिन इस्लाह की तरफ तरकीब दे सकता हूँ, सिर्फ तरकीब देने के लिए मैं आया हूँ कि इस्लाह करो, मोहम्मद अपने को न छोड़ो, बेकार न छोड़ो, ये न समझो कि आपको इस्लाह की जरूरत नहीं। नबी अपनी इस्लाह की फिक्र रखता आखिर तक, आखिर तक फिक्र रखता है। सैयद अब्दुल कादिर जिलानी मुजद्दी साहब सब अपनी फिक्र रखते थे इस्लाम की। हम आ गए अब्दुल्ला को देखा हमने, उनको हर वक्त फिक्र ही रहती थी अपनी, दूसरों में कमी नहीं करता था, लेकिन अपनी फिक्र उससे ज्यादा कर। कभी बुलाते थे हम लोग तहजुद के वक्त, तहजुद बुलाते थे हमको, हमारे भाई काली मुबीन साहब से बुलाते थे, कहा देखो एक बात कहानी है लोगों से, पहले तुम लोगों से कहता हूँ, तुम लोग हमारी औलाद हो, फिर अब इसके बाद ये बात मुझसे कहते, ये बात तमाम खानकाह वालों से कहो, पहले हम लोग बोला तुम हमारी औलाद हो, ये काली मुबीन साहब उसको रात में कभी तहजुद के वक्त बुलाते थे, कभी किसी सर्दी बात में आई तो हम लोग पहले कहा नहीं, तुमको इसलिए कहेंगे कि तुमसे पहले कह के तुम उन्होंने कह रहा हूं, कहे कामयाबी तो काम से होगी न कि हौसले कलाम से होगी, अखीर उम्र में जिक्र के इंतजाम से होगी, फिक्र के एहतमाम से होगी। बहरहाल मसला बना अल्लाह ताला बेशक अमर बिन मालूक नहीं मुनकर अंदाजा दीन में कुतुब आदम का है, इस अहम अमर के लिए जुमला अम्बिया ने सलाम मबूस हुए, इसी असल में अमर बिन मालूक के लिए अम्बिया अलैहि सलाम को अल्लाह ताला ने भेजा है, बस अगर इसका बिसार लपेट दिया जाएगा, बस अगर इसका बिस्तर अमर बिन मालूक कर सब ठीक ही है, सब ठीक नहीं है, सब ठीक नहीं है, जो गलत है वो गलत ही रहेगा, जो सही है सही रहेगा। कहते हैं अगर बस अगर इसका बिसार बिछड़ा लपेट दिया जाएगा और उसके इल्म अमल को छोड़ दिया जाए तो नबूवत बेकार और दयानत मुजमहिर हो जाएगी, नबूवत ही बेकार हो जाएगी, क्यों आए हुजूर सल्लल्लाहु अलैहि वसल्लम। इस वजह से हर जमाने में उलमा मशाइख को जरूरत है कि हुजूर सल्लल्लाहु अलैहि वसल्लम के दीन की हिफाजत की फिक्र करें, जैसे और चीजों की हिफाजत करते हैं, इस दीन की हिफाजत की फिक्र करनी चाहिए। हजरत मुजद्दिद साहब उठे, कितना काम किया, महाथान भी उठे, सबसे आखिर में तो मुजद्दिद ही साहब है, बहुत जबरदस्त का है, पूरा पूरा क्या क्या हो चुका था, लेकिन उन्होंने आने के बाद सबको मुतमिन कर दिया। कहते हैं अल्लाह ताला ने जुमला अम्बिया अलैहिस्सलातु वस्सलाम को मबऊस फरमाया ताकि अमर बिल मालूफ नहीं मुनकर कर सकें, अगर उसका बेसात बेसात में बिछोड़ा, बस अगर उसका बिछोड़ा लपेट दिया जाए और उसके इल्म अमल को छोड़ दिया जाए तो नबूवत बेकार और दयानत मुतमिन हो जाएगी, नबूवत ये खत्म हो जाएगी। इसमें से उलमा की जिम्मेदारी है कि नहीं, इतने बड़े मदरसे हैं, इतने लोग हैं माशाल्लाह हैं, करना फिक्र अगर होगी तो इंशाअल्लाह अज़ीज़ उसके असरात नेक जाहिर होंगे, आगे का जाहिर होंगे। इतना पर मुझे और सुस्ती आम अगर नहीं किया गया है तो सुस्ती आम हो जाएगी, वलादत शाय हो जाएगी, फसाद आम हो जाएगा, खर के आदर वसी हो जाएगा खर। ये इमाम गज़ाली की इबारत है कि जबरदस्त सवाल अरबी इबारत यह है, अम्मा बाद फाइनल अमर बिन मारूफ मुनकर अनिल मुनकर वल कुतुब आजम फी दीन, ये अरबी इबारत कुतुब आजम जबरदस्त है। मौलाना अली ने लिखा कि इनकी अरबी भी पुराने जमाने की अरबी लिखी, बहुत जबरदस्त, ये अरबी के लिहाज से भी अहलूम की बड़ी अहमियत है। कहा अभी हर किताब में जबान में कुछ तब्दीली आती है, लेकिन मौलाना गज़ाली की जो बातें हैं बिल्कुल वैसी बहरी जैसे आज ही लिखी गई, इतने ये अल्लाह ताला काम लेना था तो इल्म भी वैसे दिया था। और मुहिमुन कहते हैं अल कुतुबुल आज़म फिर दीन वल मुहिमुल लदी एमा अम्मा बाद बेशक अमल बिल मारूफ और नहीं मुनकर का दर्जा दीन में कुतुब आज़म का है, जैसे कुतुब कुछ चीजें जैसे इस पूरी इमारत का कोई एक होगा तो वो है, अगर इसमें इस मेहरान आया कमजोरी आई पूरी दीन मुतदर हो जाएगा, दिन बदल दिन में कुछ आदम इस अहम अमर के लिए अल्लाह ताला ने जुमला अम्बिया अलैहिस्सलाम को मबूस फरमाया, जहाँ से हजरत बहुत उम्र साहब अमर बिन मालूम ने मुनकर पर हम लोगों को मुकर्रर किया है। इतने जिले हैं, एक एक आदमी तैयार हो जाओ हर हर जिले के इसलाह के लिए, ये हजरत की जुमला हम लोग कितने जिले हैं बता रही हूँ, 52 जिले हैं, 52 आदमी तैयार हो जाओ हर हर जिले को लो आज यहाँ जाके इसलाह करो, ये कोई किसी मालूम मालूम नहीं कि मान साहब चला जाए, इतना एहतियात की ये बात तुमने क्यों नहीं किया, ये बात किया तुम जाओ मुकर्रर करते थे वहाँ जाओ बहन करो, बहरहाल इससे बात तभी हो जाएगी। अल्लाह ताला ने जुमला अम्बिया अलैहिस्सलाम को मबूस फरमाया मगर इसका पेशाब कितनी इंद्र इबारत है, अभी देखिए बहुत शानदार इबारत है, उर्दू वाली भी देखिए। बस अगर इसका बिछौना लपेट दिया जाए और उसके इल्म अमल को छोड़ दिया जाए तो नबूवत बेकार और दयानत मुलमई हो जाएगी, नबूवत ही बेकार हो जाएगी। इसमें नबूवत को बाकी रखने के लिए उलमा को काम करना चाहिए, इसमें कोई बसो पेश नहीं करना चाहिए। एक वक्त ऐसा भी होना चाहिए कि वो नबूवत के जो कार्य अजीम है उसको भी उम्मत के सामने लाना चाहिए। जैसे जाहिर को लाते हैं बातिल को लाना चाहिए। इस वक्त मुस्लिम का जलसा है, अली मियां को भेजा उसके जाओ, वो यही कि इस जलसा बहुत बड़ा होता है, इसमें इस किस्म की बातें भी आनी चाहिए, सिर्फ नमाज रोजा नहीं बल्कि इस्लाह नफ्स की बातें भी आनी चाहिए। अल्लाह ताला हम सबको तौफीक दे कि जैसे जाहिरी इस्लाह की फिक्र है हम सबको अपने बच्चों के लिए, बातें की मिसला 7 साल के बाद लड़का होशियार रहता है। नमाज तो है ही है, सब जानते हैं, इसे इस्लाम की तरबियत भी 7 महीने 7 बजे के बाद शुरू करना चाहिए। ये खास बात यह है, उसी वक्त से लड़के समझने लगते हैं कि ये चीज बुरी है अच्छी है, तो उसी जमाने से बुरी चीजों से नफरत का इजहार करना चाहिए, अच्छी चीजों का इजहार ये होना चाहिए। अल्लाह ताला हम सबको तौफीक दे, अगर इसका बेसात लपेट दिया जाए और उसके इल्म अमल को छोड़ दिया जाए तो नबूवत बेकार और दयानत मुजमईन हो जाएगी। इबारत जब आप गलाली की जाए और सुस्ती आम और जलालत शाया हो जाएगी, फसाद आम और खर को फटन वसी हो जाएगा। बात उर्दू की बात है, अरबी बड़ी शानदार इबारत है। शहर वीरान हो जाएंगे, शहर वीरान हो जाएंगे और बंदे हलाक हो जाएंगे। उलमा को खराब आपको भी फिक्र करनी चाहिए। अल्लाह ताला हम सब लोगों को फिक्र, जैसे अपनी इस्लाह जरूरी, बच्चों की इस्लाह जरूरी, इसी तरीके से आम बच्चे जो खेल रहे हैं उनके फिक्र। हजरत कभी जाते थे मस्जिद, जाते रहते लड़के थे, चलते चलो नमाज पढ़े, चलो ज्यादा नहीं लेकिन थी आदत उनकी, वो भी चाहते थे आम काम करना चाहते थे, लेकिन मौके बहुत कम मिले, बहुत काम करने वाले मदद करने वाले बहुत कम रहे। जिन लोगों को खिलाफत दिया उन्होंने भी कोई खास काम काम नहीं किया, हजरत को रंज था बहुत। बारह वसी शहर वीरान और बंदे हलाक हो जाएंगे, अगर अमर बिन मारू ने छोड़ दिया तो शहर वीरान हो जाएंगे। बिजली तो रहेगी लेकिन रोशनी नहीं रहेगी, दीन की रोशनी नहीं रहेगी, दीन अगरचे उनको अपनी हलाकत का एहसास और शोर क्यामत के दिन है, ऐसे गुमराह हो जाएंगे कि क्यामत से पहले उनको शोर भी नहीं आया होगा कि हम वो हम खराब हो गए फट गए। ये देखिए अगरचे उनको अपनी हलाकत का एहसास और शोर क्यामत के दिन से पहले नहीं होगा, और जिस बात फिर अपने जमाने का लिख रहे हैं, और जिस बात के होने का हमको डर था वो होकर रहा आ गया, वो उस जमाने में कई सोचा था पहले, तो अब उसके बाद अच्छा हाल हुआ है। जाहिर तो सब उसी किताब है, शरीयत की वजह, शरीयत की वजह इसलिए हुई है कि मुकल्लफ को आदमी जो मुकल्लफ हो ख्वाहिशात नफ्स से के दायरे से निकाला जाए, सब काम असल यही है। कहते हैं कि शरीयत की वजह इसलिए हुई है कि मुकल्लफ को आदमी को उसको ख्वाहिशात नफ्स के दायरे से निकाला जाए और सही मानों में उसको अब्दुल्ला बना दिया जाए। सब जितना काम यह है कि सही माने में अब्दुल्ला लब बन जाए, अल्लाह के बंदे, अभी नफ्स के बंदे हैं, खुदा के बंदे हैं, ये इससे काम नहीं जाएगा। कामयाबी तो काम से होगी, न कि हौसले कलाम से होगी, जिक्र के इंतजाम से होगी, फिक्र के एहतमाम से होगी। महाराज बहुत तवील मजमून है लिखे ये है। अल्लाह ताला हमको भी सही मानों में दीन की खिदमत की तौफीक दे, जहाँ तक हो सकता है वैसा कुछ कुछ करता रहता हूँ, लेकिन अपने कहने का भी ज़्यादा एतबार नहीं है। अल्लाह ताला मुझे भी امر بھی معلوم نہیں ان کا, جہاں تمام علماء پر وظیفہ ہے, جسے فریضہ ہے جسے وظیفہ ہے, اس کام کو بھی اپنا کام سمجھیں. اس پر ہمارے حضرت بادشاہ صلی اللہ علیہ وسلم بہت کر دے, کوئی جماعت ایسے نہیں بنایا, بنا سکے چاہا نہیں نہیں بنایا, لیکن ان کو خیال ہمیشہ یہ رہتا تھا کہ امر بھی معلوم نہیں ان کا لوگ کریں, اور اس کی وجہ سے اس کو اس عبارت کو بہت سناتے بھی تھے سر. میں سمجھتا کوئی شاید عالم نہ ہوا ہو جس کو نہ سنایا ہو اس کو. اللہ تعالیٰ مجھے بھی توفیق دے, اور حضرت مولانا نے جو کام کیا سب نے اقرار کیا, متاخرین نے سبھی نے مانا اس کو, اس کام کو اور جو اس کی منشا تھا ان کو پورا کرنے کا ہم سب لوگوں کو توفیق دے. ہم تو انہیں کے پلے ہوئے ہیں, انہیں سے سنے ہوئے ہیں, سنانے کے لیے ان کے قید دن ان کی نہیں تھی, تاجر بلاتے تھے اکثر, تاجد کو بلاتے تھے. اب جاڑے کے دن میں تاجد کو جانا, وہ بھی شیخ بلا رہا ہے اوپر اوپر, اس میں سنی بھی ہے نہیں کچھ نہیں کچھ نہیں, جب بلایا گئے کہا کچھ کہا فرماتے, بہت ان باتوں کی طرف متوجہ کرتے رہتے تھے. خدا کرے ان کے تعلیمات پر ہم سب کو عمل کرنے کی توفیق اللہ تعالیٰ دے, ہر کسی کی عافیت دے. ماشاء اللہ یہاں آ کر کے مجھے بہت خوشی ہوتی ہے, ابھی بات ختم ہو گئی, بہت خوشی ہوتی ہے آپ حضرات کی طلب کو دے کر کے. یہ طلب بھی بہت بڑی دولت ہے, گر نہ دادے خاص نہ خاصے داد, وہ دینا چاہتے ہیں اس وجہ سے طلب دیا ہے, بہت عمدہ مشہور ہے, گر نہ دادے خاص نہ دادے خاص, اگر وہ دینا نہ چاہتے تو طلب بھی نہیں دیتے. آپ کے اندر جو یہ طلب ہے اللہ تعالیٰ نے, جو طلب بھی اللہ ہی نے ڈالا ہے. کتنے دنیا میں گھوم پھر رہے ہیں لوگ, ان کے طلب ہی نہیں ہو, کبھی آپ بلائیے ان کو تبھی نہیں آئیں گے, لیکن اتنے لوگوں کا آنا یہ اللہ تعالیٰ نے یہ دائیا اور جذبہ پیدا فرمایا, آپ آئے ہیں, میں بھی بیٹھ گیا, تیار ہو گیا, اس وجہ سے اللہ تعالیٰ کا حکم ہے. اس بنا پر ان شاء اللہ العزیز اگر اس طریقے سے اپنے اصلاح کی فکر رہی تو ضرور اصلاح ہو جائے گی. انبیاء علیہ الصلوۃ والسلام کی بعثت اسی لیے ہوئی ہے کہ دائیے نفس نکال کر کے دائیے میں پہنچائے. انبیاء اس لیے آئے ہیں کہ نفس کے دائیا اور جذبات کو نکال کر کے ان کو اللہ تعالیٰ پہنچا دیں. یہ کام اصل ہے انبیاء علیہ الصلوۃ والسلام کا, اور انہوں نے اس کے لیے کام کیا اور جان توڑ کو کام کیا ہے, نہ سونے میں اونچے میں کسی میں انہوں نے دریغ نہیں کیا کام کرنے سے. اللہ ہم سب لوگوں کو اپنے نبی کے طریقے پر چلنے اور ان کے تعلیمات کو سمجھنے اور ان کے تعلیمات کو پہنچانے کی توفیق فرمائے. آپ حضرات نے پہلے بھی بیان کرنے کے کہا تھا, تھوڑا سا بیان کیا تھا, آج تھوڑا سا تفصیل سے بیان کیا ہے. اللہ تعالیٰ ہم سب کو دائیا جذبہ تو یہی ہے, میں تو کچھ بھی نہیں کر پاتا ہے, لیکن کچھ کچھ کر رہا ہوں, کر رہا نہیں, لکھنے پڑھنے کا بھی کام کرتا رہتا ہوں, اور کوئی دوسرا کام نہیں سوائے لکھنے پڑھنے کا, یہی سنانے کا. اللہ تعالیٰ مجھے بھی اس کا ثواب بھی دے, بلکہ اس پہ عمل کی توفیق دے. ہمارے بچوں کو میں بچوں سے بھی کہتا ہوں, بھائی لگو تم اس کام میں, ضرور لگو لگو, وہاں اس کا نتیجہ ظاہر ہوگا کہ ہمارے دین کے لیے اسے محنت چاہیے, مشقت برداشت کیا, قبول کیا. کل عالمن او متعلمن او مستمعن او محب لہو, عالم بن جاؤ یا متعلم بن جاؤ, کل عالمن او متعلمن او مستمعن, یا تو سننے والے کم سے کم بن جاؤ, اور یہ بھی نہ ہو تو محبت کرنے والے تو بن جاؤ. بنا تھا من خام سو پانچ مہینہ بننا ہے حدیث, کل عالم حدیث کو یہ قول ہے, کل عالمن او متعلمن او مستمعن او کیا ہے. اللہ تعالیٰ ہم سب لوگوں کو ان چاروں میں سے کچھ تو بنا لے ان شاء اللہ العزیز. آپ حضرات کی طلب کی بنا پر مجھے امید ہے کہ مجھے بھی توفیق ہوگی, اور آپ لوگوں کو تو ہے ہی ہے, بہت خوشی ہوئی ہے آنے کے بعد. بھائی جلدی آیا بھی تھا پھر آیا, طلب میں کچھ اضافہ ہی پایا, یہ تو اچھی بات ہے. اس دن آپ ہمارے لیے بھی دعا کیجیے, ہم بھی دعا کرتے ہیں پوری امت کے لیے. اللہ اصلح, بہت جامع دعا, اللہم اصلح امت محمد صلی اللہ علیہ وسلم, اللہم ارحم امت محمد صلی اللہ علیہ وسلم, اللہم فرج عن امت محمد صلی اللہ علیہ وسلم. یہ بہت عمدہ دعائیں ہیں, ان دعاؤں کو بھی اپنے معمول میں رکھنا چاہیے اور دل سے اپنے اصلاح کی فکر رکھنی چاہیے. انشاءاللہ العزیز और माता थारी है कि मैं इस्लाह क्या करूँगा, मैं सिर्फ इस्लाह की फिक्र पैदा करता हूँ, इस्लाह की फिक्र के लिए मैं फिक्र करे हो गई तो इंशाल्लाह इस्लाह भी हो जाएगी। और कहीं जाए बुजुर्गों क्या रहे, जो लोग बहुत ऐसे हैं जो नमाजी तो नहीं बन सके क्योंकि उन्होंने कभी फिक्र नहीं किया। मैंने खुद हजरत से सुना था, सुना पर अल्लाह ताला हम सभी लोगों को अपने इस्लाह की फिक्र पैदा फरमा दे और उसको अमल करने की भी तौफीक दे। वो माजाद का अल्लाह भी अजीज, कोई मुश्किल नहीं है अल्लाह के लिए, दुआ के लिए अल्लाह मसल्ला। रब्बना आतना फिद दुनिया हसना व फिल आखिरत हसना व क़िना अज़ाबन्नार। रब्बना तक़ब्बल मिन्ना इन्नका अस्समीउल अलीम इन्नका अस्सम। अल्लाहुम्मा अस्लिह उम्मत मुहम्मदिन सल्लल्लाहु अलैहि वसल्लम, अल्लाहुम्मा अरहम उम्मत मुहम्मदिन सल्लल्लाहु अलैहि वसल्लम, अल्लाहुम्मा फ़र्रिज अन उम्मत मुहम्मदिन सल्लल्लाहु अलैहि वसल्लम, अल्लाहुम्मा अग़फिर लि उम्मत मुहम्मदिन सल्लल्लाहु अलैहि वसल्लम। खूब दुआएं भी करें और तवज्जो भी करें और मेहनत के लिए कुछ थोड़ा सा हिम्मत भी करें, इंशाअल्लाह इस्लाह होगी। बगैर इस्लाह के हैं क्या कामयाबी, कामयाबी तो काम से होगी न कि हुस्न कलाम से होगी, जिक्र के इंतजाम से होगी और फिक्र के एहतमाम से होगी। अल्लाह सबको तौफीक दे। आखिर दावाना अलहम्दुलिल्लाह।